www.attableek.com, The Reviver of Iman. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ألف لام ميم ذلك الكتاب لا ريب فيه هدى للمتقين. کل بیان کر چکا ہوں کہ یہ مضمون ہے حضرت مولانا احتشام الحق صاحب کا, احتشام الحسن صاحب کا. مولانا قادری جس کو حضرت مولانا محمد الیاس صاحب نے لکھوایا ہے اسرار کے ساتھ, اتفاق سے مجھ کو مل گیا لکھنؤ میں, ہمارے داماد نے کبھی دیکھا بھی نہیں, پڑھا بھی نہیں, بہت اچھا. مولانا احتشام الحسن صاحب قادری نے لکھا ہے اور حضرت مولانا محمد الیاس صاحب نے لکھایا ہے, تو بیان کر چکا ہوں کہیں. اب آج چاہتا ہوں بیان کرنا علم دین حاصل کرنے کی صحیح کرنا, پانچواں نمبر, چار نمبر بیان ہو چکا ہے, پانچواں حصہ ہے علم دین حاصل کرنے کی صحیح کرنا. انسان کی پیدائش کا مقصد حق تعالیٰ کی بندگی اور اطاعت اور فرما برداری ہے. پیش نظر اتنی پیش نظر حضرت کو کام بن جائے, کیا مقصد ہم تیسری کو بھولے ہوئے. انسان کی پیدائش کا مقصد حق تعالیٰ کی بندگی اور اطاعت اور فرما برداری ہے, اور اس اطاعت و بندگی کا ذریعہ رسول اللہ صلی اللہ علیہ وسلم کا اتباع و پیروی ہے. اپنی طرف سے آپ کچھ کرنے قبول نہیں ہوگا جب تک نبی اکرم صلی اللہ علیہ وسلم کی محبوب کی تائید ثابت رہو, اس کی تصدیق ثابت رہو, تائید ثابت رہو, اور اس اطاعت و بندگی کا ذریعہ رسول اللہ صلی اللہ علیہ وسلم کا اتباع و پیروی ہے. تو حضور اکرم صلی اللہ علیہ وسلم کے اتباع کے بغیر کوئی اطاعت و بندگی قابل پذیرائی نہیں ہے. جو قدم بھی خلاف پیغمبر اٹھے گا وہ راہ مستقیم سے ہٹا کر ہلاکت و بربادی کی طرف لے جائے گا. بہت اچھا لکھا آپ نے, لکھا چیئر پال میں بھی لکھا. جو بھی خلاف ہو وہ راہ مستقیم سے ہٹا کر ہلاکت و بربادی کی طرف لے جائے گا. ہر انسان کے لیے ضروری ہوا کہ زندگی کے ہر ہر شعبہ میں ہر ہر قدم پر اللہ اور رسول کا حکم معلوم کر کے اس کے موافق عمل کریں. یہی وجہ ہے کہ علم دین حاصل کرنے کی بڑی فضیلت و تاکید, یہی وجہ ہے کہ علم دین حاصل کرنے کی بڑی فضیلت و تاکید ہے. یہ ضروری ہے کہ ہر مسلمان اپنی وسعت اور فراغت کے موافق علم دین حاصل کرنے کی سعی کرے, بہت ضروری ہے. اللہ تعالیٰ ہم سب کو توفیق دے اس پر عمل کرنے پر, عمل کرانے کی, عمل کرنا تو کچھ نہ کچھ ہے ہی ہے, کرانے کی فکر نہیں اپنی اولاد سے دنیا سے جہاں جا رہا. اس کا یہ مطلب ہرگز نہیں کہ ہر شخص اپنا مشغلہ چھوڑ کر دینی مدرسے میں داخل ہو جائے, بلکہ مقصد یہ ہے کہ اپنے مشاغل میں مشغول رہتے ہوئے کچھ وقت علم دین حاصل کرنے کے لیے بھی ضرور فارغ کیا جائے. جس کی دو صورت ہے, اہل دل, اہل درد, متبع شریعت, متقی و پرہیزگار, ذی علم لوگوں کی صحبت اختیار کرے. اللہ ایسے لوگ دستیاب ہوں مجھ صاحب, یہ بھی تو بات ہے. اللہ ایسے لوگوں کو دستیاب کرے لوگوں, یہ بھی ان کا ہی ہے. اللہ ہم لوگوں کو بھی اس کے لائق بنا دے کہ لوگوں کو فائدہ پہنچا سکے. ہم لوگ اہل دل, اہل درد, متبع شریعت, مستقی و پرہیزگار, ذی علم لوگوں کی صحبت ایسا ہے, پیدا ہے طریقہ. نبی اکرم صلی اللہ علیہ وسلم کی صحبت سے صحابہ کرنے ہوں گے بڑے ہوں گے، ان کے ارشادات سے مستفید ہوں، ایسے بزرگوں کی صحبت سے دل میں نورانیت اور صلاحیت پیدا ہوگی. اللہ ایسی ہم لوگوں پر، ہم کون لوگ آئے بھائی، یہ لوگ ہے جو نہیں ہے جیسے ہم نہیں ہیں. کوشش تو کرنی چاہیے سب کو، اپنے سے غافل نہیں ہونا چاہیے، تاکہ ہماری صحبت سے یہ بھی نیت کر دیں کہ ہماری صحبت سے لوگوں کو نفع ہو. مجاز صحبت بنایا جاتا ہے اسی لیے ماں تھانوی نے کیا ہے، تاکہ اس کی صحبت سے فائدہ ہوگا. اور ہم کو جو مجاز صحبت ہے چاہیے کہ ہم ایسی صورت اور استطاعت صلاحیت استطاعت پیدا کریں کہ ہمارے پاس بیٹھنے والوں کو نفع پہنچے، یہ تو نہیں چاہیے. ایک صاحب تھے مجاز صحبت، بڑے آدمی تھے، تو رکشے میں جا رہے تھے سگریٹ پیتے ہوئے، تو ہمارے بھائی صاحب سمجھ آئیے، بھائی صاحب نے کہا کم سے کم مجاز صحبت ہو وہ رکشے پہ سگریٹ تو نہیں پینا چاہیے، کہا نہیں انہوں نے، کم سے کم مجاز صحبت لوگوں کو رکشے میں چلتے سگریٹ تو نہیں پینا چاہیے. بڑے آدمی بڑی کوشش کیا کہ مجاز بات ہو جائے، نہیں سے نہیں ہوتی. اللہ تعالیٰ ایسی صورتوں سے بچائے کہ جسے لوگوں کو دوری ہوئے. اللہ سب کو توفیق دے بھائی، ایسے بزرگوں کی صحبت سے دل میں نورانیت اور صلاحیت پیدا ہوگی. اور یہ اللہ کے ارشادات چونکہ دل سے نکلتے ہیں اس لیے دل پر اثر کرتے ہیں، یہ دل کی قساوت یعنی سختی دور ہوتی ہے، آنے والی زندگی کی فکر راہی ہوتی ہے، اور بندگی اور اطاعت خداوندی کا جذبہ پیدا ہوتا ہے. جو ہمارے حضرت بہت کہتے تھے، تم مشائے کے پاس جو جایا جاتا ہے تو در حقیقت اللہ تک، اللہ کے رسول تک پہنچنے کے ذریعہ ادھر پر تم مستقل نہیں. بہت کہتے تھے مشائق کو کہ تم مستقل نہیں ہو، تم اس لیے ہو کہ رسول اللہ صلی اللہ علیہ وسلم پہ پہنچاؤ. صرف اپنوں تک، یہ بھی کہتے تھے اپنے تک نہ رکھو، اپنے تک نہ رکھو کہ ہم ہی سب کچھ ہیں، کیا کرو گے تم. سنت اتباع کرا کے، اللہ کے رسول کی محبت کرا کے، اللہ کے طریقے پر لے آؤ. اگر لے آؤ گے تو پھر تو ہے ہی ہے، ان کو تم تحبون اللہ فتبعونی یحببکم اللہ. حضور خود فرما رہے ہیں، اللہ تعالیٰ فرما رہے ہیں، آپ کہیے کہ ان کو تم تحبون اللہ فتبعونی. اللہ سے محبت کرتے ہو تو میری اتباع کرو، محبت نہ کرو خالی نہیں ہے. بھی ایک نقطہ ہی ہے مثال دیکھیے، ابھی نہیں آپ لوگ برکت سے آ گیا ہے. ان کو تم تحبون اللہ فتبعونی یحببکم اللہ، مجھ سے محبت. اگر تم محبت کرتے تو حضور سے محبت کرو، یہ نہیں ہے، اتباع کرو. معلوم ہے محبت کا ذریعہ، محبت کا ذریعہ اتباع ہے، تو اتباع کرو. ان کو تم تحبون اللہ فتبعونی یحببکم اللہ، فتبعونی ماں محمد عمر صاحب سنا ہے، ظاہری اور باطنی سنتوں میں سب میں اتباع کرو، پھر ہماری ظاہرہ اور باطنہ. فتبعونی معنی نہیں صرف اماجی میں گئے یہاں گئے یہاں جگہ نہیں، جو ظاہری چیز ہے اس میں بھی اتباع، اور جو باطنی چیز ہے کہ حضور کے اندر توکل تھا، تواضع تھی. یہ بتا پوری مہینے میرے شوال کتاب اسی پر ہے، ہارمونک کی کوئی کتاب ایسی نہیں جو الحمدللہ آ رہی ہے، جس میں یہ ہے کہ حضور اقدس صلی اللہ علیہ وسلم کے اندر توکل تھا، تواضع تھی. اب کیا توکل تھا، کیا مطلب؟ یعنی کہ توکل کے خلاف چیز نہیں تھی، تما نہیں تھا، یہ مطلب ہے. تواضع تھی کیا مطلب؟ تکبر نہیں تھا، سمجھ گئے نا. توکل ہے تواضع. ہمارے حضرت شاہ رسول اللہ صاحب فرماتے تھے کہ اس طریق میں برکت دین میں پورے دو چیزوں کی ضرورت ہے، توکل اور تواضع. خود چنا میں توکل اور تواضع. توکل سے اللہ سے تعلق درست ہوگا اور تواضع سے مخلوق سے. ابھی مجزہ مدہ جانا ہے, دیکھ رہا تھا, آپ نے دیکھا ہی ہوگا, قاضی صاحب کتنے بڑے آدمی ہیں, عالم اللہ ان کو لوگ کہتے ہیں, عالم اللہ ہے, یعنی اللہ کے جھنڈے ہیں یہ, اتنے بڑے آدمی. لیکن اصلاح تربیت میں قاضی صاحب کو چھوڑا نہیں ہے, ماشاء اللہ انہوں نے مراد جا رہے ہیں. کہا کیا بات ہے, تمہارے پاس جو بھی پانی پر سے آتا ہے تمہاری شکایت کرتا ہے, کیا کرتے ہو؟ اب پڑھیے تو تعجب ہوگا, اتنا بڑا آدمی, مظہری لکھنے والا, تفسیر مظہری لکھنے والا, اور کیا کتابیں لکھی, مارے مومنوں تفسیر مظہری. شاہ صاحب کے شاگرد تھے, یہ مریض ہوئے تھے, کسے مرد جا رہے تھے, یہ مناسبت کی بات ہے. شاہ صاحب تو بڑے آدمی مجدد کہے جاتے ہیں, لیکن ان سے بچ نہیں ہوئے, شاگردی تو اختیار کیا لیکن بچ نہیں ہوئے. بچ کے لیے مناسبت کی ضرورت, عقیدت اور مناسبت. بہت سے لوگ عقیدت کی وجہ سے بحث ہو جاتے ہیں, مناسبت نہ ہونے وجہ سے ارادہ بھی ہو جاتے ہیں. تجربہ محبت آ گئی ہے, محبت ہے, لیکن آپ کو اس کے طریق سے مناسبت نہیں ہے, کبھی اب تک نہیں چل بھاگ گیا آدمی. اور مناسبت کا مطلب یہ ہے, امام غزالی لکھا ہے کہ مناسبت کا مطلب یہ ہے کہ اس کی باتیں پسند نہ آئیں, اور ہر ہاتھ پر نکیر پیدا ہو تو مناسبت نہیں ہے. قاضی صاحب کو ڈانٹ دیا مراد, کیا بات ہے, جو بھی آدمی آتا ہے پانی پر سے تمہاری شکایت کرتا ہے, کیوں ایسے امال اختیار کرتے ہو؟ لیکن بڑا عمدہ جھکتا ہے کہ جس سے لوگ شکایت گھر نہیں اختیار کرو, اس زمانے میں خاص طور سے اصلاح کے لیے تلطف متعین ہے ماشاء اللہ صاحب, اس زمانے میں خاص طور سے اصلاح تربیت کے لیے تلطف متعین, اصلاح کا طریقہ بھی ٹھیک ہے. نبی صلی اللہ علیہ وسلم کو خود فرمایا کہ اگر آپ سختی کریں گے تو لوگ ہٹ جائیں گے, جب حضور سے ہٹ سکتے ہیں تو اولیاء اللہ کیا حیثیت ہے, سید الانبیاء اللہ تعالیٰ فرما رہا ہے کہ اگر آپ نے ترشی اختیار کیا, ملاطفت نہیں اختیار کیا, تلطف نہیں اختیار کیا, یہ آپ سے ہٹ رکھا, یہ کتنی بڑی بات ہے کہ جب قرآن کہہ رہا ہے اور نبی کے بارے میں کہہ رہا ہے کہ آپ کو بھی اختیار کرنا ہوگا نرمی, کیونکہ آگ اگر جھڑک دیں گے بار بار تو شروعی سے پیش آئیں گے, پھر آپ کے کوئی قریب نہیں وہ بھاگ جائیں گے. یہ تمام مسلمین کے لیے ضروری ہے, ہمارے سامنے مسلمین کے لیے ضروری ہے کہ ابتدا میں ان کو مانوس کرو. حرم آتھانوی کہیں وصول تھا, کوئی آتا تھا تو کہتا تھا کہ ہم فلاں جگہ سے آئے ہیں اور اس لیے آئے ہیں, اتنے دیر رہیں گے, کھانا اپنا کھائیں گے یا نہیں کھائیں گے, اتنے میں کتنے لوگ پھر ہو جاتے تھے, کتنے بڑے بڑے لوگ ماشاء اللہ صلی اللہ علیہ وسلم بڑے والی سے بہت بکرات بولتے تھے, وہ بھی پھر ہو گئے, نہیں کہہ سکے, نہیں کہہ سکے. تو کسی نے کہا کہ مجھے رسول اللہ کے بھائی ہیں, تھوڑا سا نرمی کر لیا. لیکن انہیں سنیے, میں خود ماں عبد الغنی صاحب کو دیکھا ہے کہ اتنے سال کے بعد 71 سال عمر کا ہے, اسے رجوع کر لیا, اعلان کر دیا کہ اب یہ معاملہ نہیں رہے گا, کیونکہ حدیث ہے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے شاید فرمایا جب تمہارے پاس کوئی آئے تو اس کے ساتھ شفقت کا معاملہ کرو تاکہ وہ قریب ہو سکے, بے تکلفی کا طرح معاملہ کرو تاکہ تمہاری طرف ٹکے, اور پہلے اگر اصول قواعد بدلا دیا تو بھاگ جائے گا. بہت تھاری ہے لکھا ہوا جگہ لکھ رہا ہے میں نے تو کر لیا, اتنے دنوں کا جو معمول تھا اس کی وجہ سے مارا کی بدنامی بھی سچی ہوتی تھی سب کی کرتے, لیکن اس کی وجہ سے نہیں ہے بلکہ اس حدیث کی وجہ سے گئے, حدیث ہے حضور کی اتباع, حضور صلی اللہ علیہ وسلم. ہمارے حضرت شروع میں تو خوشی دتی مشہور تھی, لیکن جب ہم لوگ تیبری شیخ پڑھانے لگے گورکھپور میں, اس میں رف کی رف کی مدہ ہے, جو رف دیا گیا نرمی اس کو بہت بڑی دولت इसलिए मंदिर से आए, कहा देखो भाई मैं अपना तरीका बदलता हूँ। फिर हम लोग कभी डांटते थे तो दरबार का उपभंग कर देते ताकि बोलो सुने ना, कोई बात सुने ना कि डांटा है भाई, डांटने की बात जरूरत हो जाती एहतियात किया। फिर उसके बाद वो नवैया जो फतेह पूर्व में थी उन्हें तरक्तुक, तो उसी प्रकार कि इस जमाने में इस्लाम कर दिए के लिए तरक्तुक यत करीब करो दूर न करो, लोगों को करीब करो दूर न करो, और करीब कब होंगे जब उनके साथ मुलातफत का मामला किया जाएगा नबी का। अल्लाह ताला हम सब लोगों को काम तो कर ही रहे हैं, दावत का, तबलीग का, तालीम का, सब हो रहा है, कुछ ना कुछ तो हो ही रहा है, उसूल से करें तो ज्यादा फायदा होगा। बस ये मना लिख रहे हैं, उसूल से करें तो इंशाअल्लाह ज्यादा फायदा होगा। हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम तरह तुष्ट मुतय्यन करें, अल्लाह ताला ने हुजूर सल्लल्लाहु अलैहि वसल्लम को कामिल नमूना बना के भेजा था, जिस तरह मकसद में कामिल नमूना के द्वार से थे वह तरीक में भी कामिल नमूना के लिए थे। मकसद तो मुतही है लेकिन तरीक में फर्क है, इसलाह तरीक ही होनी चाहिए। मकसद तो हम तो सभी जानते हैं, अल्लाह के रजा के हुसूल के लिए आदमी आता है, जाता है, मिलता है, लिखता है, लेकिन तरीक भी तुम्हारा सही है कि नहीं है। ईदा की मेरे भी बतुल के सानस, अरे वो आदमी जो अरब को जाना चाहता है तुम्हारा रास्ता तुर्किस्तान का है, समय नहीं तो ये तरीका हमारा जो खुदा तक पहुंचने का है उसे वही तरीका है जो नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने राइज किया। हजरत तानवी ने कहीं जुमरात के लिए वास था, कुछ ऐसे ही है, बहरहाल आए दिल्ली में गए, नर्स ने कहा कि भाई कपड़ा आज ना बदलो कल बदल लेना है या पहले बदल लेना है। अच्छा अब हम ही को पढ़ाओगे, जुमा के दिन कपड़ा पहनना सुन्नत है और सिर्फ वाद की वजह से सही जग निर्वाद है, इस वजह पर सही जग नहीं बदलूंगा खराब, ये जुमराठी को बदल दू इसके लिए नहीं, वजह जब वाद और जुमा में फर्क हो गया, मुतजाद वाद का दिन और जुमा के दिन में। और मैं जुमा के दिन कपड़ा पहनना गुस्ल करना मुस्तहबात में से सुनन है, इसे कल ही बदलूंगा। ये चीजें भी लोग समझते हैं सुन्नत के खिलाफ, हुजूर की मोहब्बत से कितनी मोहब्बत, हुजूर के तरीक से कितनी मोहब्बत, तो फरमाया नहीं, तरीक तो यही है हुजूर सल्लल्लाहु अलैहि वसल्लम की इत्तबा किया जाए। बहरहाल मकासिद मकसद में किसी का इख्तलाफ नहीं, हिंदू से पूछे वो भी कहेगा कि परमात्मा को राजी करके कर रहे हैं, फर्क जो है तरीक में है। इसी वजह से नबी सल्लल्लाहु अलैहि वसल्लम ने तरीक की मिसाल भी दिया, देखो ये है ये सीधा रास्ता और ये निशान कुछ जमीन पर खींच करके कहा कि देखो ये है रास्ता, ये मुस्तकीम मुस्तकीम मुस्तकीम वो रास्ता है जिसके अंदर इन्हेरा ना हो, कजी ना हो। सबसे कम जो भी टेढ़ापन रहा हो तभी हो जाएगा रास्ता, मुसलस है मुसलस इधर नहीं, या तो छोटा हो जाएगा या बड़ा हो जाएगा, और तरीक में इतदार करते मुस्तकीम ज्योमेट्री में हम लोग पढ़ाया गया, बहुत बहुत करते हैं ज्योमेट्री, मेरा स्कूल तो ज्योमेट्री पढ़ाई जाती है, इस दवा के इंटरेस्ट की हुआ है वो बहुत पढ़ाते। अब हमको बता रहा है हम इसको ध्यान में नहीं आ रहा है, लेकिन है सीधा वही तरीक मास्टर आता था, दो बजे रात ही को आ जाता था, कभी जगह खोलो हम आए गंदी है मिडल में, हम लोग कहते 12-13 साल में, लेकिन आके खोलता था तो खुद ही भूल जाता था, जो इस ज्योमेट्री की शक्ल रहते तो खुद ही भूल जाता, बेचारा बूढ़ा आदमी था लेकिन करता था। ये है ये है ये बहरहाल ये कि तरीक मुस्तकीम होना चाहिए, सरात मुस्तकीम जो रास्ता सीधा हो, सीधा रास्ते होने का मतलब यह है कि दूर का ना हो, सीधा अगर रास्ता है तो उसमें और ना चीजें ना हो, है सीधा लेकिन सांप बैठा हुआ है दरमियान में, सीधा नहीं आता, ये सिरात मुस्तकीम नहीं है, है सीधा रास्ता मगर शेर बैठा हुआ है, है रास्ता सीधा है लेकिन बलवाई बैठे हुए हैं। अब सीधा रास्ता क्या है, घूम के चले जाओ, ये सीधा रास्ता होगा। सीधा रास्ता वो है जिसके अंदर टेढ़ापन न हो, नशे वो फरार न हो, हौलनाक चीजें दरमियान में हो। कितनी चीजें हैं, जब उन सब चीज को हटाओ तुम तकलीफ होगे, अकायद भी तुम्हारे ठीक हो, आमाल भी ठीक हो, अखलाक भी ठीक हो, मामलात भी ठीक हो, तब ये सीधा रास्ता उस गुरु फिर सिर में का वक्त सिर में पूरे तरीके से दाखिल हो जाओ। मैंने बताया था मुझे तकलीफी जाके बहुत बार जाता था, बहुत आदमी थे। हजरत मौलाना ने यही आज महिमा अरेबिया ने और इस पर तकलीफ की हालत है बहुत। और लोग तो कोई बन गया बुढ़ापे की वजह से, कोई किसी वजह से। मौसी साहब ने किया कि फरा मौजूद है, उन्होंने किया फरा मौजूद है, अरे भी आए उन्होंने तकलीफ किया। फिर मैंने कहा अरे ये नहीं, मुझे बयान करना है कुरान अभी, ऐसी कोई बैठा हो मुझे बयान करना है, बयान किया। फिर मौलाना ने तकलीफ किया उस गुरु फिर सिर में काफा, सिर की तारीफ किया, काफा की तारीफ किया। उसके बाद मेरे बहुत जाहिर है कि अगर तुम बनी, लेकिन मैंने कहा कि मौलाना ने कहा सिर में दाखिल हो जाओ, क्या मतलब है सिल्म की तारीफ किया है लेकिन उसकी जुजियात को नहीं बयान किया है। जैसे सिरात मुस्तकीम सीधा रास्ता, सीधा रास्ता क्या है, अगर इसके अगर खूंखार जानवर बैठा है तो ये सीधा रास्ता नहीं है, उधर से जाओ। राह राह बरो गच दूरस्त है ना, मशहूर के राह राह जाओ अगर से दूर हो, वो सिरात मुस्तकीम वही है जिसके नशे वो फरार न हो, दूर और दराज न हो, उसके अंदर हौलनाक सीते न हो, ये तब हो सिरात मुस्तकीम। उसी की हिदायत की दुआ मांगी जाती है। हमने बयान किया क्या, हमारा बयान क्या है, लेकिन हजरत नहीं सुना बैठे। मैंने कहा सिर्फ का मतलब यह है, काफा का मतलब यह है कि दीन के जो शोबे हैं पांच सबों में दाखिल हो, ये सिर्फ इस्लाम के शोबे। अकायद दुरुस्त करो, आमाल दुरुस्त करो, अकायद दुरुस्त वो मामलात दुरुस्त करो, मुआशरा दुरुस्त करो, तब सिर्फ में दाखिल होना है। सिर्फ की हजरत ने तकरीर बहुत उमदा किया सिर्फ पर, लेकिन उसकी जुजियात क्या है, सिर्फ में दाखिल होना क्या मतलब है। अपने अकायद अहल सुन्नत से जमात को भी बनाओ, नमाज जो सुन्नत से साबित है नमाज है उस पर पढ़ो, फरीदा है जकात दो, ये सर सिर में दाखिल होने का। तो बोली सामने का कि भाई मजमा को तो इसी से कुछ समझ में आया जो मारा हम लोगों ने बयान किया, क्या करना हमको, ये करना हर चीज को देखना। अल्लाह ताला हम सबको तौफीक दे। उत्खुलो फिर सिर में काफा, मकसद में एतराब नहीं, सब कहते हैं अल्लाह को राजी करने के लिए। बात पुलिस वाले आए फसाद के जमाने में, कहा भाई हम बीमार था, कहा बीमार तो हमारी लाजिम है, अच्छे ऐसे ऐसे लोगों को हम लोग अजियत पहुंचा रहे हैं, अरे ये तो हो गई भाई। उसके नजर में नहीं कि नेक लोग हैं, अल्लाह के तालिब हैं, अल्लाह के रास्ते पर है। अल्लाह ताला हम सब लोगों को राह रास्त पर रखे। सिर में दाखिल होने का मतलब यही है। तो तवक्कुल और तवाज़े, तवक्कुल था हुजूर के अंदर, हुजूर के अंदर लालच नहीं थी, तवाज़ो थी, तकब्बुल नहीं था। उस किताब में इसका इजहार किया जगह जगह बुखारी, जैसे अल्लाह की खुद सीरत जो खुद अल्लाह ने बयान किया अपनी सिफात, तो इसमें दोनों मुस्बत है और मनफी भी है। बल्कि कुल हुवा अल्लाहु अहद, आप कहिए कि अल्लाह एक है, ये क्या मुसलत है सिफत, एक होना आदियत, ये क्या है, एक सिफत है अल्लाह की जिसे कोई शरीक नहीं है, आदियत में कोई शरीक नहीं है। ला जुज लहू ला जुजिया, न उसका कोई जुज है न जुजिया है, कोई सवाल ही नहीं है अल्लाह के में। ये नहीं कि कुल्ली है उसके बहुत से जुजियात हो, या कुल हो जिसमें जिसके लिए बहुत से अजला, ये नहीं। आप अल्लाह एक है, अल्लाह समद, अल्लाह बेनियाज है, अल्लाह बेनियाज हमारी इबादत से बेनियाज है, अल्लाह हमारी इबादत से बेनियाज। कुछ उनको नहीं कह दिया उन्होंने, सारे आदमी तुम अटकाए कल्प हो जाओ तब भी हमारी हुकूमत में कोई इजाफा नहीं होगा, कुछ नहीं। और सब लोग अफजरे कुलूप हो जाओ, फाजिर फाजिर शैतान हो जाओ, कोई कमी आएगी अल्लाह, कुछ नहीं कमी आएगी। अल्लाह हम मोहताज नहीं है, तुम मोहताज, हमारे हर चीज के मोहताज, एक एक सांस के तुम मोहताज, جس سانس پر ہم چاہے تمہاری موت لے لیں. خبر اللہ خبر. یہ کیا دو صفت ہے ثبوتی. اب کی یہ سردی صفت لم یلد وہ جنا نہیں, لم یولد نفی ہے کہ جنا نہیں گیا, اس کا کوئی شریک نہیں. تو اللہ نے خود جو اپنی صفات پانچ بیان کی تو دو تو ثبوتی ہیں اور تین سلبی ہیں, دو اثباتی ہیں اور دو تین سلبی ہیں. قل ھو اللہ واحد وجود اللہ ایک ہے, اللہ الصمد اللہ صمد بے نیاز ہے. کیا ثبوت؟ لم یلد وہ جنا نہیں ہے, نہ جنا گیا ہے کوئی جنا, نہ اس کے لڑکے بچے بیوی ہے اور نہ وہ کسی ماں سے جنا ہے. وہ لم یکن لہ کفوا اس کا کوئی نہیں. بہرحال یہ سلبی صفات بھی ہیں. اللہ تعالی ہم سب لوگوں کو تکبر سے حسد سے سب جو سے اللہ محفوظ رکھے, جس طرح تواضع دے تکبر نہ دے. تواضع ایک کر رہا ہے دوسرا تکبر, بعض میں صحیح متوازے نہیں ہو, کبھی کچھ کبھی کچھ. بہرحال اسی کی مشق صوفیہ کراتے ہیں, کر رہے ہیں اسی کی مشق کراتے ہیں. تواضع انکسار ریا نہ ہونا چاہیے, دکھاوا نہیں ہونا چاہیے, توحید خالص ہونا چاہیے, اللہ کے بارے میں شرک نہیں ہونا چاہیے, مقصود ایک ہونا چاہیے, اس میں تردد نہیں ہونا چاہیے. بہرحال ایسے بزرگوں کی صحبت سے دل میں نورانیت اور صلاحیت پیدا ہوں گی. اولیاء اللہ کے اشارات چونکہ دل سے نکلتے ہیں اس لیے دل پر اثر کرتے ہیں, جس سے دل کی قساوتیں سختی دور ہوتی ہیں. معلوم ہو کہ ایسے اسی وجہ سے رقاق ہے, کتاب الرقاق ہے کہ مشکات میں بارے میں جو رقت پیدا کرنے والی ہے وہی ہم کو آبرو دے دیتے ہیں پڑھانے کے لیے. اپنے احکام یہ بیان کرتے ہیں, مجھ کو کہتے ہیں یہ آسان چیز ہے لے لو. اچھا اولیاء گئے جس سے دل کی قساوت یعنی سختی دور ہوتی ہے, آنے والی زندگی کی فکر راہی ہوتی ہے. قساوت واقعی ہے بہت عمدہ حدیث ہے, مشکات نے جمع کیا بہت علماء سبھی نے. اور بندگی و اطاعت خدا بندی کا جذبہ پیدا ہوتا ہے کتاب الرقاق ہے کہ واقعی ایسی ایسی حدیث ہے. مجھے یا ایھا الذین آمنوا اتقوا اللہ وکونوا مع الصادقین, اے ایمان والوں اللہ سے ڈرو اور سچے لوگوں کے ساتھ ہو جاؤ. ایسی کتابوں کا مطالعہ کرنا جس سے اللہ اور رسول کے احکام معلوم, یہ علم حاصل کرنے کا طریقہ. بزرگوں کی صحبت ہے, علماء کی صحبت, بزرگوں میں نے کہو علماء کی صحبت کہو, علماء صالحین کی ربانیین کی صحبت. ایسی کتابوں کا مطالعہ کرنا جس سے اللہ اور رسول کے احکام معلوم ہوں اور ان احکام کی بجاوری کا شوق پیدا ہو اور ذہن میں مذہبی دینی جذبات کی پرورش ہو, ایسی کتابوں کا مطالعہ کرنا. آپ آریہ کی اونچی اونچی کریں گے تو کیا شوق پیدا ہوگا, دل میں قساوت پیدا ہوگی, دین پہ شبہات پیدا ہو جائیں گے. بارہ کتب بینی میں چند باتیں ملحوظ خاطر رہیں. اول دینی کتابوں کو تفریح تباہ جو محض زیادتی معلومات کے لیے نہ پڑھیں, یہ دین اور دینی باتوں کی انتہائی ناقدری ہے. بلکہ دینی کتابوں کے پڑھنے سے مقصود اللہ اور رسول کے احکام اور منشا کا علم ہو, احکام اور منشا کا علم ہو, دینی رسول کے احکام اور منشا یعنی اللہ رسول کا کیا منشا یہ معلوم ہو تاکہ اس کے موافق عمل کر سکے. اللہ اور رسول کی خوشنودی جس سے حاصل ہو, اسی مقصد کے موافق اس علم کا استقبال ہو, اسے حاصل کرنے میں شوق اور رغبت اور ادب و احترام ہو, اس علم کے حاصل کرنے کے لیے دائی کے صاحب علم کی توقع ہوگی جو علم تم حاصل کر رہے ہو دین کا. زیادہ نے پوچھا وہاں ہوتا تھا کہ میں کیا چاہتا ہوں, میں نے کہا لکھا سبھی نے لکھا سبھی بڑے یہی ہے کیا تھا, جس علم میں ہم لوگ ہیں اس کی قدر کریں اور جس کا علم ہے حدیث ہے اس کی قدر کریں اور جس کے ذریعے سے آ رہا ہے اس کی قدر کریں. بہت خوش ہو گئے, علم حدیث ہے بخاری شریف پڑھ رہے ہو تو اس حدیث کا بھی کا ادب ہے. کس کی حدیث ہے یہ؟ نبی صلی اللہ علیہ وسلم کی حدیث ہے, اس کا ادب کرو. کس کے ذریعے سے آ رہا ہے تمہارے پر علم؟ استاد کے ذریعے سے, اس کا ادب. سچ کہتے ہیں بہت خوش ہوئی ادب لکھا تھا میں نے. تین چیزیں تحریری امتحان میں ہوتا رہتا تھا, बहुत लिख दीजिए लिया, अल्लाह ताला कबूल फरमाए हम उसको भी अल्लाह। इल्म हदीस रसूल का इल्म है, उससे बाकी कोई इल्म हो सकता है? मायन तेवानी हवा इल्म इल्ला वही, इनके तमाम नजरियात बदलते रहते हैं, नजरियात बदलते रहे। लिखा है सैयद हामिद साहब आए थे यहां तक, उन्होंने कहा कि नजरियात पहले 100 साल के बाद बदलते थे और अब 10 साल के बाद बदल जाते हैं। हमेशा डालते हैं अलीगढ़ की बात, 10 साल के बाद नजरियात बदलते रहते हैं, पहले 100 साल बदलते थे अब 10 साल के बाद बदलते हैं। मैंने कहा अब सालाना बदलते हैं, सारी बदलते हैं, कुछ कुछ बदलते रहते। इसी मकसद में उसका इल्म इस्तकबाल और उसके हासिल करने में शौक और रगबत और अदब का एहतराम हो। दूसरे मुताले के लिए उन बुजुर्गों की तसनीफात इख्तियार करें जिनकी दयानत और इतबा शरीयत पर, जिनकी इतबाए शरीयत पर पूरा एतमाद और भरोसा हो। हर कसर नाकस की किताब से दीन का अक्ल करना एहतियात के खिलाफ है। जो बसाओकात जरा सी लगजिश से इंसान दीनी मता को बर्बाद कर देता है। तीसरे, जिस बात के मुतालिक ये मालूम हो जाए ये अल्लाह और उसके रसूल का हुक्म है, उसका बेचूर चरा तस्लीम करे, बज़ाहिर समझ में आए या ना आए, क्योंकि अल्लाह और रसूल के फरमान के मुकाबले में अपने इंसानी बेकार है। वो तो वहीं से बोल रहा है, तो अपने आप से बोल रहा है। आकाम खुदामंदी की सरबुलंदी और दीन मोहम्मदी की सरसब्जी के लिए जद्दोजहाद करना, यही जिहाद फी सबीलिल्लाह की असली गरज और मकसूद वाला। दीन खुदा अहकाम खुदाबंदी की सरबुलंदी और दीन मोहम्मदी की सरसब्जी के लिए जद्दोजहद करना, यही जिहाद फी सबीलिल्लाह की असली गरज और मकसूद वाला। उसकी सबील जो भी हो, लेकिन होना चाहिए इसके लिए, किसी की नफी भी नहीं की जा सकती। रास्ता हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम का रास्ता शाहरा, ये नहीं कि पगडंडी है, चले जाइए कनाडा की सड़क देखिए यहाँ से वहां तक जाने से चाहे, उस पर 5 मील के रास्ता से भी मोटर जा रही है और 100 मील के से और 500 मील जा रही है। कोई कोई रोकने वाला टोकरा नहीं, कोई नहीं कहता नालायक को 10 मील चल रहा है। बस सराते मुस्तकीम, अरे दिल कैसे गुमराह है, सराते मुस्तकीम पर अगर है तो गुमराह नहीं है, चाहे वो किसी तरह चले, चल रहा है। कछुआ भी चलता है, खरगोश भी चलता है, कछुआ भी पहुंचता है मकसूद तक, उसकी नफी नहीं की जा सकती, उसको बुरा नहीं कहा जाता कि कछुआ हो गए, अभी हम कछुआ है, हमारी रफ्तार है इसी, हम चलेंगे इसी, हमको अल्लाह ने ऐसे बनाया है। इस वजह से किसी पर कोई नकी नहीं कर सकता अगर सराते मुस्तकीम पर है। बर सरात मुस्तकीम, आज दिल कसे गुमराह ने, यह याद है ना, बर सरात मुस्तकीम आज दिल, यानी तरीके सुन्नत पर अगर है तो गुमराही नहीं। अल्लाह हम सबको तौफीक दे, जो भी तरीक हो, बड़ी वसात है दिल में, बहुत वसात है, उसके बड़े अनवाह हैं, बड़ी राहें हैं, ये सब राहें सरात मुस्तकीम के ताबे होना चाहिए। अगर है तो कोई इनकार नहीं कर सकता। हर ताला को दुनिया में अमन और सलामती कायम रखने के लिए अपने अहकाम जारी करने थे, वो चाहता तो हर इंसान को उसके सामने उसके मानने को मजबूर करता था, मगर मशीयत ही ऐसी थी उसके खराब थी। उसने दुनिया को एक इम्तिहान गाह बनाया ताकि जो शख्स भी अच्छा या बुरा काम करे अपने एतबार और पसंद से करे, मजबूर महज न हो, उसे अच्छाई और बुराई दोनों को पैदा किया और सामने रख दिया और दोनों के नतायज और माल को इंसान पर वादे कर दिए ताकि अक्ल और दानिश को काम में लाए और बेहतर रास्ता पर गामजन हो जाए। इरशाद बारी ताला है, कुल इन हक में रब हूँ, कुल इन हक में रब हूँ, हमन शाह फली मिन हमन शाह फली इन आतमी नारा, और कह दो हक तुम्हारे परवरदिगार की जानिब से, अब जिसका जी चाहे ईमान लाए और जिसका जी चाहे कुफर करे, बेशक हमने तैयार किया है जालिमों के लिए दोज़ख, कुछ समझ लो। दूसरी इरशाद है आज बाहर, दीन में जबरदस्ती नहीं है, बेशक खरा खोटे से जुदा हो गया है, खरा खोटा से जुदा हो गया है। अब जिस शख्स ने कुफ्र किया तागूत के साथ और ईमान लाए अल्लाह के साथ, तो उसे पकड़ लिया ऐसी मजबूत रस्सी जिसके लिए टूटना नहीं है। मामूमला लव यहां कहते हैं ये रस्सी छूट तो सकती है, टूट नहीं सकती। मामूमला टूट नहीं सकती, छूट तो सकती, छोड़ दो तू। अगर सारी दुनिया मिलकर बंदी के रास्ते को खत्म करे तो उसकी अजमत और जलाल में जरा बराबर फर्क ना आएगा, लेकिन उसके लुत्फ और कर्म का तकाला यह है उसकी मखलूम नेकी को इख्तियार करे और बरदा और रहमत उसकी फुगर बने। इसीलिए परवरदिगार आलम ने हजारों रसूल व नबी भेजे ताकि हिकमत और मौजत के साथ बनी नौ इंसान को नेकी के रास्ते पर डालें और बुराई के रास्ते से बाज रखें, और इशारा तो नबूवत के सिलसिले को रसूलों के सरताज अली सलात व सलाम पर खत्म कर दिया, तो हमेशा के लिए ये काम इस उम्मत मरहुमा के सपुर्द हो गया जो इस काम की बदौलत खैर उमम है। सबसे बड़ी नेकी और असल खैर खाई ये है, ये गुमगश्ते राह इंसान को सीधे राह दिखा दिया है, भटका हुआ है रास्ता बदल जाता है, जंगलों में बदलता है, आबादियों में रहता है, उस वह रास्ता दिखा दे रहा है। नबी का काम है या उसके मुतबी खाली से भंगी खालिक से भटकी हुई मखलूक को खालिक से भटकी हुई मखलूक को खालिक की बारगाह तक पहुंचा दिया जाए, यही वो काम था जिसके लिए सरवर कायनात सरवर दो जहां सल्लल्लाहु अलैहि वसल्लम मामूर थे। इशाद रब्बानी है उद्वैना समी रबी के बिल हिकमत मौजत हसरत जादिल हम बिलती है हसर, बुलाओ तुम लोगों को अपने परवरदिगार के रास्ते की तरफ हिकमत और अच्छी नसीहत के साथ और उनके साथ मुबासा करो जिस तरह मुनासिब हो, मुनासिब लड़ो झगड़ो नहीं, चीख पुकार नहीं, मुनासिब तरीके से मुनाजरा भी हो तो वो भी एक उसूल से हो, शाइस्तगी के साथ हो, और यही इंसानी खैर खाई का वो असल उसूल था जो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम और आपके अतबा ने करने वालों के लिए जरूरी करार दिया है। नबी सल्लल्लाहु अलैहि वसल्लम और आपके इत्तबा आपके इत्तबा करने वालों के लिए जरूरी कर दिया है, ये वही वो असर है नबी सल्लल्लाहु अलैहि वसल्लम और आपके इत्तबा करने वालों के लिए जरूरी कर, यही इंसानी खैर खाई का वो असर वसूल था जो नबी सल्लल्लाहु अलैहि वसल्लम और आपके इत्तबा करने वालों के लिए जरूरी था। दोनों ही हुजूर को भी है, हुजूर को भी जरूरी कि आपको भी इसी पर रहना है, आपके मुतबीन को भी इसी पर रहना है। इशार खुदा कुल हादी सबीरी अदुवेल्लाह अला बसीरत अना उमनी तबानी ये सुभान अल्लाह उमाना मेरे मशीन, कह दो यही मेरा रास्ता है, बुलाता हूँ अल्लाह की तरफ समझ बूझ कर मैं और जितने मेरे पैरों हैं वो भी बताते हैं, वो भी पैरों हैं वो भी अल्लाह पाक है और मैं मुशरिकों से नहीं हूँ। दूसरी जगह इरशाद है उमन अहसर कौरम मिम्मन दा इल्लल्लाह व अमल सालिह व कार इन्नी मिनल मुस्लिमीन, और उससे बेहतर किसकी बात हो सकती है जो अल्लाह की तरफ बुलाए और अमल सालिह करे और कहे कि मैं मुसलमानों में से। बहुत जबरदस्त जुमला है, हो सकती है जो अल्लाह की तरफ बुलाए, ये बड़ा काम, और अमल सारे खुद भी अमल सारे करें, यानी जो जिस तरह बुला रहा है वो अमल करे और कहे कि मैं मुसलमानों में से है, ये नहीं बार बार कहे कि मैं नबी में से हूँ, नबी है मुसलमान, ताकि मुसलमान करीब हो कि हमारी ही इसका आदमी है। बहुत बड़ी बात है, अल्लाह ही कर सकता है जो अल्लाह की तरफ बुलाए और अमल सारे करे। मालूम हुआ कि बुलाने के लिए अमल सारे खुद करना जरूरी है ताकि लोग बदजन न हो, बदनाम न करें और कहें कि मैं मुसलमान। मालूम हुआ कि अल्लाह की तरफ लोगों को बुलाना, भटके हुओं को राह हक दिखाना, गुमराहों को हिदायत का रास्ता बदलाना नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का वज़ीह हयात और मकसद असली था, और इस मकसद की नशोनुमा और बका व तहफ़ुज़ के लिए आपने अपने हर इत्तबा करने वाले को अपना शरीक करार दे दिया। मैं भी इसे बुला रहा हूँ, मेरे मुतबीन भी इसी तरह बुला रहे हैं ताकि उन पर एतबार हो जाए। इस्लाम की तबलीग जाकर मुअल्लफ मौलाना खत्म हो गए, मैंने लिखा माशाल्लाह عوام و خواص سبھی کے لیے نہایت مفید مضامین ہیں جو لائے عمل بنانے کے لائق ہیں. ماشاء اللہ عوام و خواص سبھی کے لیے نہایت مفید مضامین ہیں جو لائے عمل بنانے جانے کے لائق ہیں. یہ میں سارے متعین یہی لکھا تھا, یہ سارے متعین لکھا ہے وعدے صاحب نے. اس کتاب کے متعلق حضرت مولانا سید محمد وعدے رشید صاحب ندوی نے لکھا ہے کہ جن مقاصد اور ہدایات کا تذکرہ مصنف نے کیا ہے وہ ایک انسان کو اعلیٰ ترین انسان اور ایک مسلمان کو نہایت معیاری مسلمان بنانے کے لیے دستور کی حیثیت رکھتی ہے. یہ وعدے صاحب لکھ رہے ہیں پہلے. ہاں اسی مضمون اسی اس میں پہلے سنا چکا ہوں لیکن میں کہا اب اس کی قدر ہوئی. ایک انسان کہتے ہیں جن مقاصد و ہدایات کا تذکرہ مصنف نے کیا ہے وہ ایک انسان کو اعلیٰ ترین انسان اور ایک مسلمان کو نہایت معیاری مسلمان بنانے کے لیے دستور کی حیثیت رکھتی ہیں. امید ہے کہ صرف دعوت و تبلیغ سے جڑے ہوئے لوگ ہی اس سے فائدہ نہیں اٹھائیں گے بلکہ خواص امت اور عام لوگ بھی اپنی زندگیوں میں اس سے رہنمائی حاصل کریں گے. وہ مضامین یہ جی. اللہ تعالیٰ ہم سب لوگوں کو طریق پر چلنے کی چلانے کی توفیق محمد فرمائے, اور جو اللہ تک پہنچانے والا راستہ ہے اللہ اسی پر ہم کو لگا دیں, اور جتنے لوگ ہمارے ہیں متبعین یا جو جہاں جہاں چاہے کسی ڈھنگ ہو کسی طریقے ہو کسی ملک ہو سب کو اللہ اس راستے پر لائے اور اللہ تک پہنچائے. ربنا تقبل منا انک انت السمیع العلیم.